اب یہ جو مشن میں نے آپ کے سامنے رکھا، ایک بنیادی مشن، قرآن کی تبلیغ کرو، تبلیغ کرو، تبلیغ کرو، تبلیغ کرو، یا ایھا الرسول بلغ ما انزل الیک من ربک وان لم تفعل فما بلغت رسالتہ. نمبر دو، جو دین حق دیا اسے غالب کرو، قائم کرو، نافذ کرو، اس کی مثال پیش کرو دنیا کے سامنے. ان دونوں میں مدد درکار تھی محمد الرسول اللہ کو. جیسے حضرت مسیح نے کہا تھا، بس قال عیسی ابن مریم للحواریین من انصاری الی اللہ، کون ہے میرا مددگار اللہ کی راہ میں. جیسے کہ اللہ فرماتے ہیں سورہ حدید میں، بڑی پیاری آیت ہے، بڑی ریولوشنری آیت ہے، بلکہ میں لفظ استعمال، بڑی ننگی ننگی انقلابی آیت ہے قرآن مجید کی. اتنا صاف اللہ تعالیٰ ہی سچ بول سکتا ہے، کوئی اور تو ضرور کہیں نہ کہیں اس کے اوپر کوئی کپڑا ڈال کے بات کرے گا. آیت نمبر 25 آف سورۃ الحدید، لقد ارسلنا رسلنا بالبینات، ہم نے اپنے رسولوں کو بھیجا واضح نشانیوں کے ساتھ، معجزات کے ساتھ. وانزلنا معهم الکتاب والمیزان، ان کے ساتھ کتاب اتاری، شریعت اتاری، میزان اتاری، نظام اتارا. لیقوم الناس بالقسط، تاکہ لوگ عدل پر قائم ہوں. اس لیے کتاب کیوں بھیجی، رسول کیوں بھیجے، نبی کیوں بھیجے، وحی کیوں بھیجی، تاکہ لوگ عدل پر قائم ہوں. یہ اس سے بڑی آیت کوئی ہوگی؟ عدل، عدل اجتماعی، سوشل جسٹس. اب اگلا ٹکڑا پڑھیے، وانزلنا الحدید، ہم نے لوہا بھی اتارا ہے، فیہ باس شدید، اس سے اسلحہ بنتا ہے، جنگی قوت ہے. وَلَيَعْلَمَ اللَّهُ مَنْ يَنْصُرُهُ وَرُسُلَهُ بِالْغَيْبِ، اور اللہ دیکھ لینا چاہتا ہے کون ہے اس کے وفادار بندے جو لوہے کی طاقت کو ہاتھ میں لے کر اللہ اور اس کے رسول کی مدد کرتے. دین اللہ کا، اسے قائم کرنا اللہ کی مدد ہے، اسے قائم کرنا محمد کا فرض ہے، اس کے جد و جہد کرنا محمد کی مدد ہے صلی اللہ علیہ وسلم. یہ تھی نصرت، اور یہ نصرت آپ کو معلوم ہے حضور کی زندگی میں صحابہ کرام نے کی ہے کہ نہیں کی. جو شخص ایمان لایا فوراً داعی بن گیا، فوراً ابو بکر ایمان لائے، اور چھ جو ہیں عشرہ مبشرہ میں سے چوٹی کے صحابہ، وہ ان کی دعوت پر ایمان لائے. سعد ابن ابی وقاص، طلحہ، زبیر، عثمان، سعید ابن زید، یہ سب کون ہیں؟ حضرت ابو بکر کی دعوت. نوجوان ہیں، مصعب بن عمیر کو گھر سے نکال دیا چچا نے، اور برہنہ کر کے نکالا ہے کمبخت نے، اس لیے کہ باپ مر گیا تھا، بہت دولت چھوڑ گیا تھا، ماں نے بڑے ناز و نام میں پالا تھا. کہتے ہیں 200 درہم کا جوڑا اس کا بن کر آتا تھا شام سے، جیسے کبھی ہم کہتے تھے کہ پنڈت نہرو کے کپڑے جو ہے پیرس سے سل کر آتے ہیں، اور جہاں سے گزر جاتا تھا مصعب، اتنا اس نے لگایا ہوتا تھا عطر کے پوری گلی جو ہے وہ خوشبو سے جو ہے بھر جاتی. چچا نے بلایا، تم جو یہ گلچھرے کر رہے ہو اپنے باپ کی دولت پر نا، اور تم اسے کہتے ہو کافر، نکل جاؤ گھر سے. وہ چلنے لگے، ہی واز اے ٹین ایجر، چلنے لگے. وہ سمجھا تھا کہ میرے یہ کہنے سے اس کے تو اس کو تارے نظر آ جائیں گے، یہ فوراً جو ہے توبہ کرے گا، پلٹ آئے گا. چلنے لگے تو اسے اور غصہ آیا، یہ کپڑے بھی اسی باپ کے ہیں، اتارو. وہی اتارے کپڑے، مادرزاد برہنہ ہو کر ماں کے پاس گئے ہیں. ماں نے آنکھوں پر ہاتھ رکھا، مصعب کیا ہوا ہے؟ فرمایا، امی میں موحد ہو گیا ہوں، یہ ہے توحید، اور اب جا کر حضور کے دامن میں بیت ارقم میں، اب ہما وقت کارکن ہے، قرآن اتر رہا ہے، پڑھ رہے ہیں، سمجھ رہے ہیں، قرآن اتر رہا ہے، یاد کر رہے ہیں، یاد کر رہے ہیں. اور اس کے بعد جب کہا تھا مدینے والوں نے بیعت عقبہ اولیٰ پر کہ حضور ہمارے سے آپ کی ملاقات تو صاحب کے بعد ہی ہوگی، درمیان میں تو آپ کو معلوم ہے خونریزی ہے، کوئی کالا قافلہ بچ کے نہیں آ سکتا، تو اب آپ ہمیں کوئی اپنا شاگرد دیجئے. مصعب بن عمیر کو حضور نے کہا جاؤ ان کے ساتھ. وہاں ان کا نام پڑ گیا المقری، پڑھانے والا، پڑھانے والا، قرآن پڑھانے والا. 75 آدمی اگلے سال لے کر آ گیا ہے، اور اسی سے بیعت عقبہ ثانیہ ہوئی ہے، اور ہجرت کا راستہ کھل گیا. اور اس کو ایک دفعہ حضور نے دیکھا مسجد کے دروازے کے سامنے سے گزر رہا تھا مصعب، پھٹا ہوا کمبل تھا جسے پہلے بیٹا ہوا تھا. حضور کی آنکھوں میں آنسو آ گئے. غزوہ احد میں شہید ہوا، کس طرح علم بردار تھا، एक हाथ पर वार पड़ा है, कट के गिर गया, एक हाथ से थामा, दूसरे पर भी गिर गया, दोनों जो बचे हुए हिस्से थे उससे थामा। फिर जब खत्म हो गए, उसके बाद जो है जब दफन कर रहे थे तो हुजूर के सामने प्रॉब्लम लाया गया। मुसलमान के जिस्म पर तो कोई कपड़ा ही नहीं था सिवा एक चादर की, एक धोती, अल्लाह अल्लाह खैर, और शहीद का कफन होता है उसका अपना लिबास। हुजूर वो इतना छोटी है वो चादर के पांव ढांपते हैं तो सर खुल जाता है, सर ढांपते हैं तो पांव खुल जाते हैं। फरमाया सर को ढांप दो कपड़े से और पैरों पर घास डाल दो। दैट वॉज द लास्ट ड्रेस विच मुसलम गॉट। तो ये लोग जो थे मोहम्मद रसूलुल्लाह वल्लज़ीना माहू, ये साथी हुजूर के जिन्होंने हुजूर के मिशन में आपका साथ दिया। और एक खास मरहले का तो मैं आपके सामने जिक्र ही कर दूं, इसलिए कि दीन की इकामत, दीन का गलबा, उसमें तो जिहाद और किताल आएगा ला मुहाला। नोबडी इज गोइंग टू अलाउ यू टू चेंज द सिस्टम। अगर सिस्टम बदलता है तो उसके साथ जो मफादात बदलते हैं वो खत्म हो जाते हैं, जो प्रिविलेजेस हैं वो खत्म हो जाते हैं। लिहाजा जब गज़वा बदर का मरहला आया है, हुजूर ने मजलिस शूरा मुनक्किद की और आपने जो वही से आपको बता दिया गया था, देखो एक काफिला आ रहा है शिमाल से, माले गनीमत से लदा फदा है और 50 सिर्फ उसके साथ मुहाफिज है। एक लश्कर आ रहा है जनूब से, वील कांटे से लेस, और अल्लाह ने वादा किया है कि एक पर जरूर तुम्हें फतह देगा, बताओ किधर चले। यह असल में किसी भी सिपे सालार के लिए वक्त होता है कि अपने साथियों के मोराल का अंदाजा करें। कुछ होंगे हम जैसे कमजोर भी, उन्होंने कहा कि हुजूर पहले काफले की तरफ चले, आसानी से फतह भी हो जाएगी और हथियार मिल जाएंगे, हमें हमारे पास तो हथियार भी नहीं है, गिनती के लोगों के पास तलवारें, तलवारें भी नहीं सबके पास, तो 50 आदमियों के हथियार तो मिलेंगे, फिर लश्कर से निपट लेंगे। अब हुजूर कह रहे हैं अशीरूनी अशीरूनी अशीरूनी, हजरत मिकदाद इब्न अस्वद खड़े होते, हुजूर हमें मूसा के साथी ना समझिए जिन्होंने कह दिया तफ़ज़ बनता वरबों का फ़कातिला इन्हा उना कायदून, हम मूसा के साथी नहीं हैं, हम आपके जानिसार हैं, आप जो आपकी नीयत है आप बिस्मिल्लाह कीजिए, हम आपके क्या पता हमारे जरिए आपको अल्लाह ताला आंखों की ठंडक अता फरमाए। हुजूर फिर फरमाए मुझे मशवरा दो, मुझे मशवरा दो। तब ख्याल आया साद इब्ने अबादा रज़ी अल्लाह ताला अन्हु को, जो रईस अंसार थे, हो ना हो ये हमारी तरफ रुए सकून है, क्योंकि बैत अकबा सानिया जिसके नतीजे में हिजरत हुई है उसमें तय यह हुआ था कि अगर ये मक्के वाले मदीने पर हमला आवर होंगे आपको खत्म करने के लिए, हम आपकी हिफाजत ऐसे ही करेंगे जैसे अपने बीवी बच्चों की। और अभी मदीने पर हमला हुआ नहीं है, हुजूर प्रीएम्प्ट कर रहे हैं, बाहर निकलकर मुकाबला करना चाह रहे हैं, तो गोया के अंसार कवर नहीं होते उसके अंदर, इसलिए बार बार अशीरूनी मुझे मशवरा दो। अब साहब इब्न अबादा खड़े होते हैं, का तानी ना या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, अल्लाह के रसूल शायद आप करुए सखुन हमारी जानिब है, फैन्ना आमन्ना बेका वसंदकना का, हम आप पर ईमान ला चुके हैं, हमने आपकी तस्दीक की, अब हमारे पास चॉइस कौन सा है, अगर आप आगे चले हम पीछे चलेंगे, अगर बरकुल गबाद तक पहुंचेंगे हम अपनी ऊंटनियों को दुबला कर देंगे, यमन का आखिरी शहर जो है बरकुल गबाद, और अगर आप साहिल समुद्र पर खड़े होकर अपनी सवारी समुद्र में डालेंगे हम भी डाल दें। बहरहाल ये मराहिल हैं कि जिनसे गुजर कर हुजूर ने अल्लाह के दीन को गालिब किया और कायम किया, और इस हर सतह पर हर मरहले पर सहाबा किराम ने आपका साथ दिया, जहां आपका पसीना गिरा वहां उन्होंने अपनी खून की नदियां बहा दी। मोहम्मद रसूलुल्लाह ये है दर हकीकत अजमत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम।